तिम्रै मुख हेरेर आउन पाएर हुन्थ्यो, तिम्रै दिलमा बिस्तारै आउन पाए हुन्थ्यो, चोखो मिठो तिराती लाउन पाए हुन्थ्यो, मुटुमै गरेर म आगाउँथे तिम्रै मुख हेरेर आउन पाए हुन्थ्यो, तिम्रै दिलमा बिस्तारै आउन पाए हुन्थ्यो, चोखो मिठो तिराती लाउन पाए हुन्थ्यो, तिम्रै दिलमा बिस्तारै आउन पाए हुन्थ्यो, चोखो मिठो तिराती लाउन पाए हुन्थ्यो। तिको बारी मलजल गरेर सिलो लाइदेऊ मायाको सिलो, पिरतीको बारी मलजल गरेर सिलो लाइदेऊ मायाको सिलो, बाजी हो बस्न हमारा राजी हो आउन पाए हुन्थ्यो तिम्रै दिलमा बिस्तारै आउन पाए हुन्थ्यो चोखो मिठो पिराती लाउन पाए हुन्थ्यो तिम्रै दिलमा बिस्तारै आउन पाए हुन्थ्यो चोखो मिठो पिराती लाउन पाए हुन्थ्यो पल पाते ओठ लाग्छ सधैँ हेरिरहौ माया जले भेरिरहौ पिपल पाते ओठ लाग्छ सधैँ हेरिरहौ माया जले भेरिरहौ तिमी नै हौ यो मनले रोजे